اسری عبداللہ ابن عباس رضی اللہ تعالی عنہ فرمایا کرتے تھے، ان للسیئۃ، برائی کے پانچ اثرات انسان کی زندگی میں ظاہر ہوتے ہیں، سواد فی الوجہ، اس کے چہرے کی بے رونقی، اس کے چہرے پہ سیاہیاں، اس کے چہرے پہ اداسی، قلق، اضطراب، ہر وقت ٹینس رہ رہ کے جو حالت انسان کی ہو چکی ہوتی ہے، برائی کے نتیجے میں چہرہ اس کو سب کچھ بتا رہا ہوتا ہے، وَظُلْمَةً فِي الْقَلْبِ، اس کے دل میں تاریکی، اندھیرا، ناکامی اور طرح طرح کے ایسے خیالات جو انسان کی زندگی کو بے سکون کر دیتے ہیں۔ جب دل میں تاریکی ہو، جب دل میں اندھیرا ہو، تو انسان کی روشنی اس کو کہاں سے ملے گی؟ ظُلْمَةً فِي الْقَلْبِ وَضِيقًا فِي الرِّزْقِ، اس برائی کے نتیجے میں اس کے رزق میں تنگی آتی ہے، بلکہ رزق ہونے کے باوجود وہ واویلا کرتا نظر آتا ہے، روتا نظر آتا ہے، نہ جانے کیا بنے گا، میرے بچوں کا فیوچر، میرا فیوچر۔ ارے آپ کا اور آپ کے بچوں کا فیوچر تو تمہارے رب کے پاس ہے، کیا بنے گا؟ زیادہ سے زیادہ قبر بنے گی، وہ تو سب کی بننی ہے، اور وہ بھی کچی، کیونکہ اللہ کے رسول نے اس کو بھی پختہ بنانے سے منع فرما دیا۔ کیا بنے گا، کیا ہوگا؟ جو تیرا رب چاہے گا وہ ہوگا، جو تیرے رب کے فیصلے ہیں وہ ہوگا۔ میرے اور آپ کے کچھ کرنے سے تو کچھ نہیں ہوگا، ہمیں تو حکم ہے کہ عمل کرو، اعملو، ہمیں تو نیت کو اچھا بنانا ہے، کام کرنا ہے، اس میں برکت ڈالنا، اس کو ثمراور کرنا، اس کو کامیابی کی طرف لے جانا، اور اس کے نتیجے میں راحت اور سکون دینا، وہ میرے مالک کے ہاتھ میں ہے۔ اس لیے عبداللہ ابن عباس رضی اللہ تعالی عنہ فرماتے تھے کہ پہلی جو نشانی برے اعمال کی ہے کہ انسان کے چہرہ بے رونق، دل کے اندر تاریکی اور رزق میں تنگی، وَوَهْنًا فِي الْبَدَنِ، اس کے جسم میں لاغری آ جاتی ہے، بہت مضبوط انسان لگتا ہے، بہادر ہو سکتا ہے، معاشرے کے اندر اس کو بہترین ویٹ لفٹر بھی کہتے ہوں، لیکن 2 سے 3 کلو کا لحاف بلینکٹ اٹھا کے پیچھے نہیں کرتا، فجر کے وقت مسجد میں نہیں جاتا، کون سی طاقت ہے؟ اس سے تو ایک بچہ طاقتور ہے جس کی عمر 8 سے 10 سال ہے، وہ اتنا ہی لحاف اور بلینکٹ لیتا ہے اور پیچھے کر کے تہجد بھی پڑھ رہا ہوتا ہے، نماز بھی پڑھ رہا ہوتا ہے۔ یہ وہ شخص ہے جس کو جسمانی طاقت تو اللہ نے دی، لیکن اس کے باوجود بھی وہن ہے، لاغری ہے، عاجزی ہے، کوئی کام نہیں کرتا، کرتا ہے تو ہر وقت شکایات کرتا ہے، مجھ سے کام ہوتا نہیں، کیسے ہو؟ طاقتیں تو اللہ کے پاس ہیں، اس برائی کی وجہ سے طاقتوں کے دروازے تو آپ نے خود بند کر لیے۔ وَبُغْضَةً فِي قُلُوبِ الْخَلْقِ، اور پانچواں اثر جو ہے وہ انسانی زندگی میں یہ آتا ہے، برائی کرنے والے کے بارے میں لوگوں کے دلوں میں نفرت پیدا ہو جاتی ہے۔ 1 ارب روپیہ دے کے بھی انسان وہ محبت میں چینج نہیں کر سکتا جو نفرت اللہ کی طرف سے پیدا ہوتی ہے، کیونکہ اللہ عز و جلال کا یہ نظام ہے، ان للہ ملائکتا تنطق علی السنۃ بنی آدم بما فی المرء من الخیر والشر، بولتے تو انسان ہیں لیکن اللہ کے کچھ ایسے بھی فرشتے ہیں جو لوگوں کی زبانوں پہ بولتے ہیں، فلاں شخص بہت اچھا ہے، فلاں شخص بہت عمدگی سے بات کرتا ہے، جھوٹ نہیں بولتا، دھوکہ نہیں دیتا، خیر خواہ ہے، ہمدرد ہے، بڑوں کا احترام کرتا ہے، چھوٹوں پہ شفقت کرتا ہے، رشتہ داروں سے اچھا برتاؤ کرتا ہے۔ اس کے مقابلے میں بول انسان رہے ہیں لیکن بولتے فرشتے ہیں، فلاں شخص تو چور ہے، تو جھوٹ بہت بولتا ہے، اس کی زبان بہت لمبی ہے، ये तो किसी का एहतराम ही नहीं करता, इसको तो पता ही नहीं है कि बड़ों से बात कैसे करते हैं, इसको तो पता ही नहीं है कि बच्चों को कैसे जो है वो गाइड करते हैं। ये अल्फाज मेरे और आपके कान सुनते हैं, बोलते इंसान हैं, लेकिन सही हुलजामे की रिवायत बताती है ये अल्लाह के फरिश्ते बोल रहे होते हैं, ये अल्लाह का फैसला होता है। और अल्लाह का फैसला क्यों होता है? सही मुस्लिम की रिवायत है, इन्ना अल्लाह इदा अहद अब्दन नादा जिब्रील, अल्लाह जब किसी को अपना प्यारा बना लेते हैं तो आवाज देते हैं जिब्रील को, فأخذت السماء رعدة ورجفة, आसमानों में जलजला आ जाता है, सब फरिश्ते बेहोश हो जाते हैं। सबसे पहले जिब्रील अलैहिस्सलातु वस्सलाम उसको होश दी जाती है, वो पूछते हैं ماذا يقول ربنا, हमारे रब ने क्या फरमाया, फिर वो खुद ही कहते हैं يقول الحق, रब ने जो कुछ फरमाया हक ही फरमाया है। फिर अल्लाह अज़्ज़ुल जलाल फरमाते हैं जिब्रील फलां शख्स इसको मैंने अपना महबूब बना लिया, मैं इससे मोहब्बत करता हूँ, फहिब जिब्रील तुम भी इससे मोहब्बत करो, फयुहिब्बुहु जिब्रील तो जिब्रील उससे मोहब्बत करने लग जाते हैं। फिर जिब्रील अमीन ऐलान करते हैं आसमान के फरिश्तों के दरमियान, फलां शख्स जो फलां इलाके में है, फलां का बेटा है, फलां जगह रहता है, वो अल्लाह का भी महबूब है और मेरा भी महबूब है, फरिश्तों तुम भी उससे मोहब्बत करो, फरिश्ते भी उससे मोहब्बत करते हैं, सातों आसमानों के फरिश्ते। ثم يوضع له القبول في الأرض, एक फरिश्ते की जिम्मेदारी लगाई जाती है, वो आसमान दुनिया पे आके ऐलान करता है लोगों फलां शख्स अल्लाह का पसंदीदा है, फरिश्तों का भी पसंदीदा है, तुम भी इससे मोहब्बत करो, लोगों के दिल में लोगों के दिलों में अल्लाह अज़्ज़ुल जलाल उस इंसान की मोहब्बत डाल देते हैं। कैसे डालते हैं? इन क़ुलूब बनी आदम बैन इस्बुऐन मिन असाबिर रहमान युक़ल्लिबुहा कैफ यशा, पूरी कायनात के दिल अल्लाह की दो उंगलियों के दरमियान है, जब चाहें जिधर चाहें इंसानों के दिलों को फेर देते हैं। इसलिए अल्लाह हज़रत जलाल के प्यारे पैगंबर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कसरत से ये दुआ किया करते, या मुकल्लिब अल-क़ुलूब सब्बित क़ल्बी अला दीनिक, ए दिलों के फेरने वाले दीन पे मेरा दिल मजबूत फरमा, या मुसर्रिफ अल-क़ुलूब सर्रिफ क़ल्बी इला दीनिक, ए दिलों के फेरने वाले मेरे दिल को दीन की तरफ फेर दे। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मोहब्बत की ये चेन बयान की, नफरत की भी यही चेन है। इन्ना अल्लाह इज़ा अबग़ज़ अब्दन, अल्लाह जब किसी से नफरत करते हैं तो उसी तरह ही आवाज देते हैं, जिब्रील को बताते हैं, फिर फरिश्तों को बताते हैं, फिर ज़मीन में ثُمَّ يُوضَعُ لَهُ الْبَغْضَاءُ فِي الْأَرْضِ, ज़मीन के अंदर भी ऐलान जब हो जाता है तो इंसान उस इंसान के बारे में नफरत शुरू कर देते हैं। इसकी कोशिश इस बात की होनी चाहिए, मैं जब अल्लाह का महबूब बनूंगा तो मैं फिर उसकी मखलूक का भी महबूब बनूंगा, और अल्लाह अपने महबूब उसको बनाता है जो अल्लाह अज़्ज़ुल जलाल के अवामिर को मानता है, उसके भेजे हुए पैगंबर की शरीयत को मानता है, और भेजे हुए पैगंबर को दुनिया जहान से आला अरफा असमा मानता है, आइडियल मानता है। अल्लाह अज़्ज़ुल जलाल हमें भी इसकी तौफीक से नवाजे।